हालत बने यो हालत बने दुनियाले बल्ला खाइस बने दोकाने हो धेरै हो तिम्रा कुरा चल्ला सुन्छ मन मारेरै यो हालत बने यो हालत बने kurang.